سورت القمر مکی سورت ہے، 3 رکوعات ہیں اور 55 آیات. یہ سورت بھی ان سورتوں میں سے ہے جنہیں آپ صلی اللہ علیہ وسلم نماز عید میں پڑھا کرتے تھے. بسم اللہ الرحمن الرحیم. اقتربت الساعة وانشق القمر. اقتربت، قریب آ گئی. کیا چیز؟ الساعة، قیامت کی گھڑی. وانشق القمر، اور شق ہو گیا، ٹکڑے ٹکڑے ہو گیا چاند. قیامت کے قریب آنے اور چاند کے شق ہونے میں باہم کیا مماثلت ہے، کیا تعلق ہے؟ پچھلی سورت کی طرف ہم نظر ڈالتے ہیں تو آخری آیات میں سے ایک آیت ہے، ازفت العازفہ، قریب آ گئی، قریب آنے والی، یعنی قیامت. وہاں سورت کے اختتام میں اس بات کا ذکر کیا گیا اور یہاں سورت کی ابتدا میں اس کا ذکر کیا گیا، اور پھر ساتھ ہی قرب قیامت کی ایک اور دلیل شق قمر کا ذکر کیا گیا، کیونکہ قیامت کی نشانیاں جن کی تفصیل آتی ہے ان میں سے ایک نشانی چاند کا شق ہونا بھی ہے، اور وہ دراصل آپ صلی اللہ علیہ وسلم کی نبوت کی دلیل بھی ہے. آپ صلی اللہ علیہ وسلم کے معجزات میں سے ایک معجزہ ہے، جیسا کہ حدیث میں آتا ہے کہ میرا آنا اور قیامت اس طرح ملے ہوئے ہیں جس طرح ہاتھ کی دو انگلیاں. یعنی آپ صلی اللہ علیہ وسلم کی آمد کے بعد قیامت کے آنے میں پھر دیر نہ ہوگی. کس اعتبار سے؟ کہ آپ سے پہلے جتنا زمانہ گزرا آپ کے بعد اس سے بہت کم زمانہ گزرے گا. اسی لیے اقتربت الساعة، کہ آپ کی آمد کے بعد اب دنیا کی زندگی ختم ہونے کو ہے، قیامت قریب آتی جا رہی ہے. بنیادی طور پر شق قمر یا چاند کا دو ٹکڑے ہونا یہ آپ صلی اللہ علیہ وسلم کا معجزہ ہے. یہاں اس بات کا ذکر کرنے کا مقصد کیا ہے کہ یہ معجزہ آج کی نبوت کی دلیل ہے، اور آج کی نبوت قیامت کے قریب آنے پر دلیل ہے. ایک اور اعتبار سے بھی، کہ جس طرح اللہ کے حکم سے چاند دو ٹکڑے ہو سکتا ہے، اسی طرح اللہ تعالی کے حکم سے قیامت بھی آ سکتی ہے. جیسا کہ آپ جانتے ہیں کہ قیامت جب آ جائے گی تو ستارے سیارے اپنی جگہ قائم نہ رہیں گے، ٹوٹ پوٹ کا شکار ہو جائیں گے، زمین پر بھی زلزلے ہوں گے، اور دوسری طرف ستاروں سیاروں کا بھی باہم ٹکرانا وجود میں آئے گا. کفار مکہ قیامت کی آمد کا یقین نہیں رکھتے تھے، کہتے تھے کہ یہ کیسے ممکن ہے، کتنے بڑے بڑے پہاڑ روئی کے گالوں کی طرح اڑنے لگے اور زلزلے آنے لگے اور زمین پر اور آسمانوں پہ ٹوٹ پھوٹ ہو. تو ان کو کیا بتایا جا رہا ہے کہ جس طرح تم نے چاند جیسی چیز کو ٹکڑوں میں بٹتے دیکھا اور پھر جڑتے دیکھا، تو اللہ تعالیٰ کے لیے کسی بھی چیز کو بنانا اور بنا کے توڑنا اور توڑ کے جوڑنا کچھ بھی مشکل نہیں ہے. تو اقتربت الساعة، قریب آ گئی قیامت کی گھڑی، یعنی جس کی خبر تم کو دی جا رہی ہے کہ قیامت قریب ہے، وہ قریب آ رہی ہے، قریب آ چکی ہے، اور اس نظام کے درہم برہم ہونے کا آغاز ہو چکا ہے، اور وہ آغاز شق قمر کے واقعے سے ہو گیا ہے. اگر چاند پھٹ سکتا ہے تو زمین بھی پھٹ سکتی ہے، دیگر ستارے سیارے بھی پھٹ سکتے ہیں. اب یہ شق قمر کا واقعہ کیا واقعہ ہے؟ اس کی تفصیلات ہمیں حدیث میں ملتی ہیں. یہ آپ صلی اللہ علیہ وسلم کا وہ معجزہ ہے جو اہل مکہ کے مطالبے پر دکھایا گیا تھا، کہ چاند کے دو ٹکڑے ہوئے، حتیٰ کہ لوگوں نے ہرا پہاڑ کو اس کے درمیان دیکھا، ایک ٹکڑا پہاڑ کے اس طرف اور ایک ٹکڑا اس طرف ہو گیا. اور یہی تفسیر اس کی جمہور نے کی ہے. جمہور کا کیا مطلب ہے؟ جمہوریت کس کو کہتے ہیں؟ جمہوریت میجورٹی کی رائے پر مبنی ہوتی ہے یا میجورٹی کی رائے سے متعلق ہوتی ہے. تو جب ہم تفسیر میں یہ جملہ استعمال کرتے ہیں یا کہیں کسی تفسیر میں آپ پڑھیں کہ جمہور کا مسلک یہی ہے یا جمہور کی رائے یہی ہے تو مطلب ہے علماء کی میجورٹی کا اسی پر اتفاق ہے. ابن کثیر لکھتے ہیں کہ علماء کے درمیان یہ بات متفق ہے کہ انشقاق قمر آپ کے زمانے میں ہوا اور آپ صلی اللہ علیہ وسلم کے واضح معجزات میں سے ہے. صحیح سند سے ثابت احادیث تواتر کے درجے پر اس کی دلالت کرتی ہیں, یعنی بہت زیادہ احادیث اس بارے میں بیان ہوئی ہیں. اس زمن کی جو مختلف احادیث ہیں ان میں جو تفصیلات آتی ہیں ان کا خلاصہ, یہ ہجرت سے تقریباً 5 سال پہلے کا واقعہ ہے. قمری مہینے کی 14ویں شب تھی, یعنی 14ویں کا چاند تھا. وہ چاند ابھی ابھی طلوع ہوا تھا, یکا یک وہ پھٹا اور اس کا ایک ٹکڑا سامنے کی پہاڑی کے ایک طرف اور دوسرا دوسری طرف نظر آیا, یعنی آدھا آدھا نظر آیا. یہ کیفیت بس ایک لمحے کے لیے رہی اور پھر دونوں ٹکڑے باہم جڑ گئے. نبی صلی اللہ علیہ وسلم اس وقت منا میں تشریف فرما تھے. آپ نے لوگوں سے فرمایا دیکھو اور گواہ رہو, لیکن کفار کیا کہنے لگے کہ محمد صلی اللہ علیہ وسلم نے ہم پر جادو کر دیا ہے, اس لیے ہماری نگاہوں کو دھوکہ ہو گیا. چاند ٹکڑے نہیں ہوا, ہماری نگاہوں کو کچھ کر دیا گیا, نظر بندی کر دی گئی. دوسرے لوگ بولے کہ محمد صلی اللہ علیہ وسلم ہم پر جادو کر سکتے تھے, تمام لوگوں پر تو نہیں کر سکتے تھے, یعنی جتنے بھی باقی لوگ موجود ہیں سبھی پر کیوں جادو ہو گیا؟ اگر جادو ہی تھا تو سب پر تو نہیں ہو سکتا تھا. باہر کے لوگوں کو آنے دو, یعنی جو لوگ اس مجلس میں نہیں تھے یا مکہ سے باہر تھے اب ان کو آنے دو, ان سے پوچھیں گے کہ کیا یہ واقعہ انہوں نے بھی دیکھا. باہر سے جب کچھ لوگ آئے تو انہوں نے گواہی دی کہ وہ بھی یہ منظر دیکھ چکے ہیں, لیکن اس کے باوجود نہ ماننے والے نہ مانے. اب بات یہ ہے کہ بعض لوگ جو عقل پرست ہیں وہ اس میں شک کرتے ہیں کہ یہ کیسے ممکن ہے کہ چاند دو ٹکڑے ہو جائے اور پھر جڑ جائے. اصل میں یہ سب کچھ اس وقت ہوتا ہے جب انسان اللہ تعالی کی قدرت کو انسانی طاقت کی طرح سمجھتا ہے. جس شخص کو اس بات پر یقین ہو کہ اللہ رب العزت کی طاقت ہر چیز سے بڑھ کر ہے, صرف ایک کن کا اشارہ کافی ہے کسی بھی کام کے کرنے کے لیے, ان کو اس میں کوئی شک نہیں ہو سکتا. بہرحال بعض اور لوگوں کا اعتراض یہ ہے کہ چاند ایک ایسی چیز ہے جو پوری دنیا میں نظر آتی. اگر واقعی ایسا ہوا تھا تو پھر دنیا کی دوسری تاریخوں میں اس کا ذکر کیوں نہیں ملتا؟ اور اسی قسم کے کچھ اور اشکالات کا اظہار کیا ہے کہ یہ ایک عالمی نشانی تھی, پھر صرف اہل مکہ ہی کو نظر کیوں آئی؟ تو اس کے بھی علماء نے جواب دیے ہیں. بات یہ ہے کہ یہ کیفیت ایک لمحے بھر کے لیے رہی تھی, ایسا نہیں تھا کہ پوری رات چاند دو حصوں میں بٹا رہا اور سویر کو جا کے جوڑا کہ پوری دنیا کے لوگ دیکھتے ہیں. دوسری بات یہ ہے کہ چاند رات کے وقت ایک مخصوص حصے پہ نظر آتا ہے, پوری دنیا میں نظر نہیں آتا. یہ بھی ہو سکتا ہے کہ جس رات مکہ میں 14ویں کا چاند چمک رہا تھا اور ابھی صرف طلوع ہوا تھا تو اس وقت دنیا کے بہت سے علاقوں میں ابھی رات ہوئی نہ ہو. اور آپ کو معلوم ہے کہ 14ویں کا چاند جو ہے وہ سورج کی طرح طلوع ہوتا ہے نا افق پر, اور ابھی نیا نیا طلوع ہوا ہی تھا اور اسی وقت یہ واقعہ ہوا اور پھر ختم ہو گیا, یعنی ایک لمحے بھر میں سارا سین جو ہے وہ برابر ہو گیا. تو اب آپ سوچئے کہ جس وقت وہ ابھی طلوع ہو رہا ہے تو ضروری نہیں کہ ہر جگہ وہ اسی طرح طلوع ہو رہا ہو. اگر طلوع ہو بھی تو دنیا میں کتنے لوگ ہیں جو سارا وقت چاند کو دیکھتے رہے؟ آپ دیکھیے جب سورج گرہن لگتا ہے کتنی دنیا میں دھوم مچتی, آج اتنے بج کر اتنے منٹ پر سورج گرہن ہوگا, اخباروں میں خبریں آتی ہیں, ٹیلی ویژن میں آتی ہیں, اور پھر ٹائمنگ بتائے جاتے ہیں فلاں ملک میں اس وقت دکھے گا, فلاں میں اس وقت, فلاں میں اس وقت. اور ریسنٹلی کئی واقعات ہوئے سورج گرہن کے. آپ بتائیے کہ آپ میں سے کتنے لوگوں نے اس کو ملاحظہ کیا؟ اتنے اعلانات کے باوجود بھی ہارڈلی کچھ لوگ ہوتے ہیں کہ جو اس کو دیکھ پاتے ہیں. کئی دفعہ چاند گرہن ہوتا ہے تو اس موقع پر بھی لوگوں کو خبر ہی نہیں ہوتی. اگر آج آپ سے پوچھا جائے کہ کس رات کا چاند ہے تو شاید بہت سے لوگوں کو یہ بھی نہ پتا ہو, حالانکہ چاند روز طلوع ہوتا ہے, روز ہم دیکھتے ہیں, لیکن ہم میں سے کتنے لوگ ہیں کہ واقعی جو اس کے طلوع ہونے کو مسلسل دیکھتے رہتے ہیں اور اس سے سبق بھی لیتے ہیں. और ऑल द टाइम उसे वॉच कर रहे हूं, लेकिन इसके बावजूद बाज मकामात पर, बाज जगहों पर अरबों के अलावा दूसरे इलाके के लोगों ने भी इसको देखा और उसका जिक्र किया। मसलन मालीबार के राजा के मुसलमान होने की वजह ही ये बनी कि उसने भी ये वाक़ा खुद मुलाहजा किया था, और जब उसे ये पता चला कि ये पैगम्बर इस्लाम के मोजज़े के तौर पर हुआ तो वो मुसलमान हो गया था। ये वाक़ा हिंदुस्तान की मशहूर और मुस्तनद तारीख तारीख फरिश्ता में लिखा हुआ है, यानी उस किताब के अंदर ये वाक़ा मौजूद है कि मालीबार के महाराजा ने ये वाक़ा बचश्मे खुद देखा और अपने रोजनामचे में फिर लिखवाया भी इसको, और फिर उसके बाद वो मुसलमान भी हो गया। फिर इसी तरह आप देखिए कि शहाबे साकिब का टूट के गिरना, यानी हमारे नजदीक एक चांद जैसी बहुत बड़ी चीज का टूट कर दो टुकड़े होना और फिर जुड़ जाना, ये कैसे मुमकिन है? वाकई मुश्किल लगता है ना, एक छोटा सा बॉल या एक पत्थर का टुकड़ा भी आपको तोड़ना तो खासी ताकत और कुव्वत चाहिए, लेकिन अल्लाह ताला के पास तो हर तरह की कुव्वत है, और फिर उसका टुकड़े हो जाना तो ये भी कोई नई बात नहीं। कितने ये सितारे सैयारे हैं जो रोज टूटते हैं, मीटियोर्स की बारिश होती रहती है, शहाबे साकिब जमीन तक भी आते हैं। कई पत्थरों के बारे में कहा जाता ना कि ये जमीन के नहीं है, ये लोहे के टुकड़े यहाँ के नहीं है, ये फजा से गिरे हुए हैं। तो अगर ये टूट फूट वैसे भी होती रहती है मुख्तलिफ सितारों सैयारों में, तो आखिर चांद का ही टूटना क्यों नामुमकिनात में से है? और ये भी आपको मालूम है, जदीद तहकीकात ये भी बताती हैं कि बहुत से सितारे टूटते हैं लेकिन दोबारा जुड़ भी जाते हैं, यानी एक टुकड़ा अलग हुआ और फिर किसी और राउंड में वो जाके फिर जुड़ गया। क्यों जुड़ता है? इसलिए कि उनके अंदर एक ग्रेविटेशनल पुल होती है, जैसे जमीन के अंदर ग्रेविटेशनल पुल है, इसी तरह जो बाकी सैयारे हैं उनके अंदर भी है। अगर वो टूट जाए तो उस पुल की वजह से उनका जुड़ना भी नामुमकिनात में से नहीं, मुमकिनात में से है। और अगर हमें ये यकीन हो कि ये सब कुछ अल्लाह के इज़्ज़त और उसके हुक्म से हुआ तो फिर तो कुछ भी मुश्किल नहीं है। बहरहाल इस बात पर ज्यादा वक्त लगाने की बजाय आगे चलते हैं, इसलिए कि जिनको नहीं मानना उनको जितने भी दलाल दिए जाएं वो नहीं मानेंगे। अभी रिसेंटली एक मेल आई थी, मालूम नहीं इसकी हकीकत क्या, क्योंकि इंटरनेट पर जो मवाद सर्कुलेट होता है उसके बारे में बाज़ औक़ात आप कुछ नहीं कह सकते कि उसकी हकीकत क्या है। बहरहाल उसमें जो वाक़ा लिखा हुआ वो आपको पढ़ के सुना देती हूँ कि एक मिस्री जियोलॉजिस्ट डॉक्टर ज़ग़लूल अन्नज़ार के साथ एक टीवी इंटरव्यू में मेजबान ने उनसे सूरत अल कमर की पहली आयत के बारे में सवाल किया कि क्या इस आयत में कोई हैरत अंगेज साइंसी हकायक हैं। उन्होंने जवाब दिया कि वो इस आयत से मुतल्लिक एक वाक़या बताना चाहेंगे। डॉक्टर ज़ग़लूल ने एक बार मगरबी बरतानिया के कार्डिफ यूनिवर्सिटी में एक लेक्चर दिया, हाजरीन में मुसलमान और गैर मुस्लिम दोनों शामिल थे। कुरान में मौजूद साइंसी हकायक पर एक डायलॉग चल रहा था, इतने में एक मुसलमान नौजवान खड़ा हुआ और उसने सवाल किया, सर क्या आप अल्लाह तबारक व तआला की इस बात में कुरान में मौजूद साइंसी हकायक की तरफ कोई इशारा महसूस करते हैं? कमर में डॉक्टर अन्नज़ार ने कहा नहीं, क्योंकि साइंस से डिस्कवरीज को साइंस ही के जरिए समझा जा सकता है, जबकि एक मौजजा एक सुपर नेचुरल चीज है जिसको आम वाकयात की तरह नहीं समझा जा सकता। वाकई मौजजा सिर्फ उन लोगों के लिए हक की गवाही की तरह है जिन्होंने उनको वहीं पर देखा हो। अगर उस वाक्य का जिक्र कुरान और सुन्नत में न होता तो हम जदीद मुसलमान इस पर कभी ईमान न लाते। फिर डॉक्टर नज्जार ने चांद के शक होने का वाक्य सुनाया, जिस तरह इसका जिक्र सुन्नत की कुतुब में मिलता है, यानी अहादीस की रोशनी में सुनाया। एक बरतानवी मुसलमान नौजवान जिसने अपना नाम दाऊद मूसा पिटकॉक बताया, जो एक ब्रिटिश इस्लामिक पार्टी का सरबराह था, वो बोला, अगर आप इजाजत दें तो क्या इस मामले में मैं कुछ कह सकता हूँ? डॉक्टर नज्जार ने कहा, जी जरूर। उसने कहा कि इस्लाम लाने से कबल जब मैं मुख्तलिफ अदियान का मुताला कर रहा था तो एक मुसलमान तालिब इल्म ने मुझे कुरान के तर्जुमे का नुस्खा दिया। मैंने उसका शुक्रिया अदा किया और उसको घर ले गया। पहली सूरत जो मैंने पढ़ी वो सूरत अल कमर की यही आयत थी, यानी सूरत अल कमर थी और उसकी यही आयत। मैंने खुद से पूछा, क्या ये बात सही हो सकती है? क्या ये मुमकिन है कि चांद शक होकर दोबारा जुड़ गया हो? वो कौन सी कुव्वत है जो ये वाकया कर सकती हो? उसने कहा कि उस आयत की वजह से मैं मजीद पढ़ने से रुक गया, ये किस किस्म की किताब है जो इस तरह की बातें करती है कि चांद दो टुकड़े हो गया और फिर जुड़ गया। तो उन्होंने कुरान पाक बंद करके रख दिया और अपनी जिंदगी में दोबारा मशगूल हो गया। लेकिन अल्लाह जानता था कि मैं हक की तलाश में कितना मुखलिस था, इसलिए एक दिन अल्लाह ने मुझे टेलीविजन के सामने बिठाया जिस पर एक टॉक शो आ रहा था। उसमें एक बरतानवी कमेंटेटर 3 अमरीकी एस्ट्रोनॉट्स को इस बात का इल्जाम दे रहा था कि साइंसदान कितना ज्यादा पैसा स्पेस की महंगी परवाजों पर जाया करते हैं, जबकि दुनिया में इतनी गुर्बत, फाका, बीमारियां और पसमानदगी है। वो कह रहा था कि ये बेहतर होता अगर यही पैसा जमीन की तरक्की पर लगाया जाता। जवाब में तीनों आदमियों ने इस खर्चे का दिफा किया, यानी एस्ट्रोनॉट्स ने, कि ये पैसा दरअसल कभी जाया नहीं होता, बल्कि टेक्नोलॉजी की तरक्की में ही इस्तेमाल होता है। इसी बात के दौरान उन्होंने कहा कि एक बार एक आदमी चांद पर उतारा गया जिसका खर्चा $100 मिलियन होता है। उस आदमी का चांद पर भेजे जाने का मकसद अमरीकी परचम को वहां नस्ब करना न था, बल्कि चांद की अंदरूनी आमेजिश को स्टडी करना था। इस कार्रवाई की वजह से उनको एक ऐसी हैरत अंगेज चीज मालूम हुई जो कि उससे दुगना पैसा भी खर्च किया जाता तो लोग कभी न मानते। मेजबान ने दरियाफ्त किया कि वो क्या थी। उन्होंने जवाब दिया कि चांद एक मरतबा शक हुआ था और फिर दोबारा जुड़ा था। मेजबान ने मजीद पूछा कि ये आपको कैसे पता चला। साइंटिस्ट ने जवाब दिया कि उनको एक बदले हुए पत्थर की पट्टी मिली जो चांद को उसकी सतह से लेकर कोर तक काट रही थी और दोबारा कोर से सतह तक। उन्होंने कहा कि हमने जमीन की जियोलॉजिस्ट से मशवरा किया जिन्होंने हमें बताया कि ये फिनोमेना सिर्फ उस वक्त मुमकिन हो सकता है अगर चांद कभी टुकड़े होकर जुड़ा हो। बरतानवी नौजवान ने कहा, मैं अपनी कुर्सी से उछल कर उठा ये बात कहते हुए कि अल्लाह ने अमरीकियों से $100 मिलियन खर्च करवाकर एक ऐसी बात आज के मुसलमानों को साबित कर दी जो दरअसल 1400 साल पहले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को बतौर मौजजा दी गई। ये दीन तो लाजमन सच्चा ही होगा। नौजवान ने मजीद कहा कि फिर मैंने कुरान दोबारा खोला और सूरत अल कमर पढ़ी जो मेरे इस्लाम के कबूल करने का जरिया बनी। इक्तरबत अस्सा वन्शक अल कमर, कयामत करीब आ गई, चांद शक हो गया, लेकिन लोगों का हाल यह है कि वह इन यरऊ आयतन, और अगर वो कोई निशानी भी देखें, यौरिदू, तो मुंह मोड़ जाते हैं। यानी लोग बड़े से बड़े मोजे को भी जादू करार देकर एराज बरतते हैं। वो यकूलू, और क्या कहते हैं, सिहर मुस्तमिर, जादू है गुजरने वाला। मुस्तमिर का लफ्ज मीम रे रे से है, मर्रा यमुर इसी से है। इस्तिमरार कहते हैं देर तक कायम रहने को, यानी किसी काम का होना और फिर देर तक कायम रहना। जादू जैसी चीजें अगरचे मुख्तसर वक्त के लिए नजर आती हैं, लेकिन उनका असर देर तक दिलो दिमाग से कायम रहता है। इसीलिए मुस्तमिर का माना शदीद भी किया गया है या कवी भी किया गया है। मर्रा यमुर मुरूर गुजरने को कहते हैं, उससे मुस्तमिर गुजरने वाला, फिर दूसरा माना सिर्फ गुजरने वाला नहीं बल्कि देर तक कायम रहने वाला, यानी फौरी गुजर जाने वाला नहीं बल्कि अपना असर बाकी रखने वाला। और फिर इस बिना पर इसमें कुव्वत और शिद्दत का माना भी आ गया। आप सब इस वक्त थोड़ा सा इस बात के लिए तैयार रहें कि जो मक्की सूरतें हैं इनके अल्फाज कम हैं, मुख्तसर हैं, मुश्किल हैं, लेकिन माने बहुत ज्यादा हैं। यानी कम लफ्जों में बहुत बड़ी बड़ी बात की गई है। इसलिए अगर मैं इसका सिर्फ लफ्जी तर्जुमा करके गुजर जाऊं तो बात नहीं बनेगी। मसलन लफ्जी तर्जुमा कैसे होगा, और वो कहते हैं जादू है चलने वाला या गुजरने वाला, तो क्या समझेंगे जब तक के लफ्ज की तह में ना जाए। यानी उन्होंने उस वाक्य से असर लिया, वो असर उनके दिल पर कायम रहा। था तो वो मौजज़ा, मौजज़े को उन्होंने जादू कहा, और क्या कहा कि ऐसा जादू है जिसका असर देर तक रहा। अपने आप को रखिए उनकी जगह पर, अगर आपको ये मौजज़ा दिखाया जाए और आपकी आंखें ये सब देखें तो आपके दिल का हाल क्या होगा, क्या दिनों तक इस बात को सोचते नहीं रहेंगे। चलिए ये तो बहुत बड़ी बात है, कोई भी वाकया जो अनयूजुअल होता है, कोई भी चीज जो आप पहली दफा देखते हैं, पहली दफा सुनते हैं, उसका असर देर तक रहता है आप पर। मसलन आपने महसूस किया होगा कि जब आप शुरू शुरू में कुरान पाक पढ़ रहे थे तो आपके ऊपर असर ज्यादा होता था, और एक एक आयत का असर दिनों तक रहता था। फिर आहिस्ता आहिस्ता आप उसके आदी हो गए, और अब आप जो भी आयत पढ़ते हैं कहते हैं हाँ ये पीछे वाकया गुजर चुका है, इसका हमें मालूम है, इसकी हकीकत मालूम है, इसकी डिटेल मालूम है। लेकिन जब तक किसी चीज की तफसील मालूम न थी तो एक एक बात हैरान करती थी और दिल पर जमी रहती थी। तो अहले मक्का के दिल पर भी इस मोजज़े ने असर किया, लेकिन क्या कहकर झुटला दिया, सिहर मुस्तमर। अब मुस्तमर के माने को महसूस करेंगे तो उनकी बात समझ में आएगी, ये तो चलता हुआ जादू है, यानी पक्का जादू है, शदीद जादू है। और मुस्तमर का माना अगर सिंपल गुजरने वाला किया जाए तो ये भी माना किया जा सकता है कि एक जादू है जिसका अभी तो असर हुआ है लेकिन वक्त के साथ साथ खत्म हो जाएगा। तो गोया उन्होंने ईमान लाने की बजाय इसे जादू करार दिया। वकज्जबू, और झुटला दिया। वत्तबऊ अहवाअहुम, और अपनी ख्वाहिशात की पैरवी की, यानी अपनी दुनिया में फिर लग गए। वकुल्लु अम्रिन मुस्तकिर, और हर काम का वक्त मुकर्रर है। मुस्तकिर, इसका रूट क्या है? काफ़रे, करार पकड़ने वाला या मुकर्रर वक्त, यानी कोई भी काम जो अच्छा हो या बुरा हो उसका नतीजा कभी ना कभी जरूर निकलता है, लेकिन हर चीज के नतीजे के लिए एक वक्त मुकर्रर है। ये बात उनसे क्यों की गई कि हर चीज का एक वक्त मुकर्रर है? ये बात इसलिए की गई कि वो कहते थे कि हम अगर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को झुटला रहे हैं, इस मोजज़े का हमने इनकार कर दिया है, तो हम पर अजाब क्यों नहीं आ जाता? तो उन्हें बताया जा रहा है कि जरूरी नहीं कि इधर तुम झुटलाओ और उधर तुम पर अजाब आ जाए, वो तो अपने वक्त पर आएगा। वकुल्लु अम्रिन मुस्तकर, हर काम का वक्त मुकर्रर है, हर काम का नतीजा निकलने वाला है।